चल्न सक्छ तिमी नै तिमी मेरो मनले सधैँ भन्छ माया मेरो तिमी बुझ है मनमा सधैँ मलाई राख है तिमी बिना मेरो संसार कसरी चल्न सक्छ तिमी नै तिमी मेरो मनले सधैँ भन्छ माया मेरो तिमी बुझ है मनमा सधैँ मलाई राख है सुवास छरी देउना मेरो प्रत्येक बिहानीमा तिमी मुस्कुराउना तिम्रो एक मुस्कानले मेरो दिन बन्छ सधैँभरि तिमी सामु बसु मनले भन्छ तिमी बिना मेरो संसार कसरी चल्न सक्छ तिमी नै तिमी मेरो मनले सधैँ भन्छ माया मेरो तिमी बुझ है मनमा सधैँ मलाई राख है हेर्दा माया लाग्छ तिम्रो सामु स्वर्गको परिफिका लाग्छ तिमी मेरो जीवन हो तिमीलाई माया गर्छु तिमी बिना जिउनु परे सायद म त मर्छु तिमी बिना मेरो संसार कसरी चल्न सक्छ